बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल कुन्नी अचेल कहाँ होलिन सानो छँदा ताक्ने केटी कुन्नी अचेल कहाँ होलिन सानो छँदा ताक्ने केटी नजिक जाँदा लुकिहाल्ने टाढाबाट डाक्ने केटी पढ्छु भन्दै घण्टौँसम्म एकोहोरो हेर्दै बस्ने पढ्छु भन्दै घण्टौँसम्म एकोहोरो हेर्दै बस्ने मेरो तस्विर किताबको पानाभित्र राख्ने केटी नजिक जाँदा लुकिहाल्ने टाढाबाट डाक्ने केटी मैले बोक्ने रहर बोकी नक्कल पार्दै बसिराख्ने मैले बोक्ने रहर बोकी नक्कल पार्दै बसिराख्ने छोटो बाटो हिँड्दा पनि जानी जानी थाक्ने केटी नजिक जाँदा लुकिहाल्ने टाढाबाट डाक्ने केटी स्कुलमा खाने बेला आफ्नो खाजा जबरजस्ती स्कुलमा खाने बेला आफ्नो खाजा जबरजस्ती जम्मै मलाई खुवाउने र आफू केवल चाख्ने केटी नजिक जाँदा लुकिहाल्ने टाढाबाट डाक्ने केटी स्मृतिमा फुलेकी छिन् अस्तित्वमा घुलेकी छिन् स्मृतिमा फुलेकी छिन् अस्तित्वमा घुलेकी छिन् ईश्वरसँग जहिले पनि मलाई नै भाग्ने केटी कुन्नी अचेल कहाँ होलिन् सानो छँदा ताक्ने केटी नजिक जाँदा लुकिहाल्ने टाढाबाट डाक्ने केटी भारतको मुम्बई निवासी शेखर अस्तित्वको यो गजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरोला र म प्रस्तोता अच्युत घिमिरी बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म एकजना विशिष्ट अतिथिका साथ आइपुगेको छु। उहाँसँगको कुराकानी र उहाँका गजलहरू आजको कार्यक्रमको विशेष आकर्षण रहनेछ। नेपाली गजल हिन्दी तथा उर्दू गजलहरूबाट आयातित विधा हो भनेर हामीले बुझ्दै आएका छौं। अरूको आयातित विधा भनेकै भरमा मानिसहरूले यसलाई गर्नुसम्मको गाली पनि गरेका छन्। कतिपय साङ्गीतिक गजलहरूका लागि हामीले अझै पनि हिन्दी र उर्दू भाषाकै भर पर्नुपर्ने अवस्था छन्। यी प्रसङ्गहरू चलिरहँदा यदाकदा हामी हाम्रो साहित्यमा आत्मनिर्भर हुन नसकेका त होइनौ भन्ने प्रश्नहरू पनि कसै कसैले उठाएको मैले सुनेको छु। तर आज यी सबै प्रसङ्गहरूभन्दा फरक प्रसङ्गमा बुलबुल सञ्चालन हुँदैछ। आज बुलबुलमा मैले एकजना यस्ता अतिथिलाई ल्याएको छु जो नागरिकताका हैसियतले भारतीय हुनुहुन्छ तर नेपाली गजलमा अब्बल शैलीमा कलम चलाउनुहुन्छ। नेपाली साहित्यलाई माया गर्नुहुन्छ र आफ्नो मातृभाषा मराठी, राजभाषा हिन्दी वा उर्दू मात्र नभएर हाम्रो नेपाली भाषामा पनि बरोबर कलम चलाउनुहुन्छ। भारतको मध्यप्रदेश बालाघाटमा सन् 1972 अक्टोबर 16 दिन जन्मनुभएका स्वर्गीय वामन राव गजभियका छोरा शेखर अस्तित्व हाम्रो आजका बुलबुलका अतिथि हुनुहुन्छ। सबभन्दा पहिले म उहाँलाई चिनाउँछु उहाँको आवाजबाट। उहाँ हामीलाई एउटा आफ्नो मुक्तक वाचन गरेर सुनाउनुहुन्छ। जिन्दगानी पाएको छु चार दिनको लागि, जिन्दगानी पाएको छु चार दिनको लागि, मनमा ठाउँ छैन रिस बैर घिनको लागि, र हजुरलाई सत्य बोल्दा गाह्रो हुन्छ भने, हजुरलाई सत्य बोल्दा गाह्रो हुन्छ भने मेरो जिब्रो लानु होला एकै छिनको लागि। शेखर अस्तित्व, शेखरजी स्वागत छ तपाईँलाई बुलबुलमा। धन्यवाद। काठमाडौँमै पनि स्वागत छ। मैले काठमाडौँमै पनि स्वागत यसकारण भन्दैछु कि शेखर अस्तित्व अहिले काठमाडौँ आउनुभएको विशेष गरी बुलबुल कार्यक्रमकै आतिथ्यताको लागि मात्रै हो। उहाँका अनुसार काठमाडौँ आएको यो उहाँको दोस्रो अनुभव हो। पहिलोपल्ट उहाँ नेपाल आउँदा पेन्टरको रूपमा आउनुभएको थियो अरे, अहिले उहाँ गजलकारको रूपमा आइपुग्नु भएको छ। शेखर अस्तित्व हाल भारतको मुम्बईमा अँधेरी वेस्ट भन्ने ठाउँमा आफ्नी पत्नी र केही महिना अघि जन्मेका छोराका साथ बस्दै आउनुभएको छ। भारतीय चलचित्रहरूका लागि गीत लेख्नु उहाँको जीविकोपार्जनको मुख्य पेसा हो। रिलिज भइ नसकेको हसमुख फिगल जाएका चलचित्रको गीतहरू उहाँले लेखिसक्नु भएको छ। यो बाहेक अन्य विभिन्न चलचित्रहरूमा पनि गीत लेखन गर्नुभएको छ र गर्दै हुनुहुन्छ। यसअघि हिन्दी टेलिभिजन सिरियल महादेव, जय श्री कृष्ण, मीरा, महावीर हनुमान, सागर आर्ट्स प्रोडक्सनले निर्माण गरेको रामायण लगायतका सिरियलहरूमा गीत लेखिसक्नु भएको छ। यसरी नेपाली र हिन्दी दुवै भाषामा उत्तिकै सशक्तताका साथ कलम चलाउने व्यक्ति आजका अतिथि भएकाले मैले आजको बुलबुललाई नाम दिएको छु साहित्यको सम्बन्ध सेतु। नेपाली र भारतीय साहित्यका सम्बन्ध सेतुको रूपमा हाम्रा सामु रहनुभएका शेखर अस्तित्व आज बुलबुलमा हुनुहुन्छ। तपाईँले उहाँले वाचन गर्नुभएको मुक्तक सुनिसक्नुभयो। फरक टेम्परेचरका कारण र सायद लामो यात्राका कारण पनि उहाँको गला बसेको आवाज छ, तर पनि बुलबुलमा उहाँले सकेसम्म कोसिस गर्नुहुनेछ आज गायन र आफ्नो वाचन सुनाउनको लागि। म तपाईँसँग कुराकानी सुरु गर्छु शेखरजी, साहित्यमा कसरी रुचि बस्यो तपाईँको, कहाँबाट लेखन सुरु गर्नुभयो? अचित भाइ, त्यति बेला म छैटौँ क्लासमा थिएँ, त्यति बेलादेखि नै मेरो यहाँ साहित्यप्रति, कविता गजल गीतहरूप्रति अथवा भनौँ लेखनप्रति नै एउटा रुचि थियो। अनि त्यति बेलादेखि नै सानो आफ्नो स्कुलकै नोटबुकमा फाटफुट केही दुई चार लाइन यस्ता लेखिरहन्थे, तर त्यो त्यति बेलासम्म खासै प्रकाशमा आएको थिएन। बस एउटा सोख मात्रै थियो लेख्ने, एउटा रहर मात्रै थियो। अनि फेरि बच्चा हुँदाखेरि मेरो स्वभाव साह्रै अन्तर्मुखी थियो, अनि त्यो अन्तर्मुखी स्वभावले गर्दा पनि घरका मान्छेहरूसँग पनि, बुवा आमासँग पनि, टिचर्सहरूसँग पनि सबै मैले प्राय कोसिस गर्दै लुकाएर राखौँ भनेर होइन जस्तो थियो। तर लेखन चाहिँ पाँचौँ क्लासदेखि नै सुरु भइसकेको थियो मेरो, जस्तै सीमित। अनि नेपाली बोल्न तपाईँलाई फर र यसरी बोल्न सक्नुहुँदो रहेछ, नेपाली बोल्न तपाईँलाई नेपालीमा साहित्य लेखन गर्न चाहिँ कसरी सुरु गर्नुभयो? हजुर, यो त नेपाल आएपछिको कुरो हो। नेपालमा आएपछि के भएको थियो भने, अब सानैदेखि लेखनको एउटा जुन रुचि म भित्र जागृत भएको थियो, त्यो रुचि बिस्तारै बिस्तारै बढ्दै गयो। अनि फेरि स्कुलहरूमा पढ्दै जाँदा त्यहाँका आफ्ना विद्यार्थी साथीहरूले, टिचर्स सबैले एप्रिसिएट गरे, अनि गर्दा गर्दै फेरि त्यो एउटा त्यो बढ्यो, आफ्नो आत्मविश्वास बढ्यो, रुचि बढ्यो। अनि त्यस्तै, अनि नेपाल आउँदा पनि के भयो भने, मलाई यस्तो लाग्यो यार, हामीले अब मैले हिन्दीमा त लेख्दैछु, अब नेपालमा आएपछि किन नेपालीमा किन नलेख्ने, किनभने हिन्दीमा लेख्ने, तर त्यसलाई अब हिन्दीमा लेखेर के फाइदा, यहाँ कसैले त बुझ्दैनन्, कि त नोटबुकमा थन्क्याएर राख्ने हो भने त ठिक छ, तर त्यो पनि एउटा पीडा हुन्छ, कुनै पनि सृजनशील हृदयको पीडा हुन्छ कि अरे मैले लेखेछु भने अब यो कसैले त पढ्नुपर्छ नि, कसै होइन अर्कासम्म समाजसम्म पुग्नुपर्छ, यो जसको लागि लेखेको छु त्यस मान्छेसम्म त यो रचनाहरू पुग्नै पर्छ भनेर एउटा जुन भित्री पीडा हुन्छ, त्यो पीडाले गर्दाखेरि, त्यो तिर्खाले गर्दाखेरि, त्यो भोकले गर्दाखेरि फेरि नेपाली सिक्नै पर्ने मेरो एकदम अन्तरात्मादेखि एकदम तिर्खा जाग्यो, मनमा एक प्यास जाग्यो। अनि फेरि जुन प्यासले गर्दाखेरि म एकदमै एकदम कसिएर एकदम भिडेर एकदम नेपाली सिक्नको लागि होइन, अनि त्यसले गर्दा छिटै नेपाली। फेरि के हुन्छ भने आफ्नो एक त सजिलो कुरो के, लिपि हाम्रो देवनागरी नै छन् हिन्दीको पनि अनि नेपालीको पनि, त्यो देवनागरी लिपिले गर्दा पनि धेरै सजिलो भयो। अनि थुप्रै शब्दहरू पनि यस्ता छन् कि दुवै भाषामा सामान्य रूपमा होइन हजुर मेल खान्छन्, त्यसले गर्दा पनि खासै मलाई अप्ठ्यारो भएन। अनि यसरी नै मेरो फेरि सुरुवात भयो। तपाईँको यो नेपाल आउनुभएको दोस्रो पटक हो होइन? पहिलो पटक आउँदाखेरि चाहिँ कहिले आउनुभएको थियो तपाईँ? होइन, यो मेरो दोस्रो, काठमाडौँ आउनुभएको दोस्रो पटक? हजुर, नेपाल त आइरहनु भएको छ। हजुर हजुर, पहिलो पटक आउँदा म यहाँ एज ए भनौँ चित्रकारको रूपमा, पेन्टरको रूपमा, आर्टिस्ट, कमर्सियल आर्टिस्टको रूपमा म यहाँ आए थिएँ। मैती देवी भन्दा अलि नजिकै पास भनौँ, अलि अगाडि त्यो एरियाको नाम मैले भुलेँ, तर मैती देवी नै भन्, त्यहाँ मेरो यहाँ आर्टको पसल थियो त्यति बेला। अनि खासै त्यो चलेन, अनि छिटै फर्केँ म, दुई तिन तिन साढे तिन महिना जति बसेर होइन यस्तो। अतीतको त्यो मधुर कहानी तिमीले बिर्स्यौ मलाई थाहा छ, अतीतको त्यो मधुर कहानी तिमीले बिर्स्यौ मलाई थाहा छ, सँगै सहेको त्यो घाम पानी तिमीले बिर्स्यौ मलाई थाहा छ। बुलबुल नियमित सुन्नुहुने बुलबुलिनलाई याद होला, हामीले पटक पटक यो गजल सुनेका छौँ बुलबुलमा। सुभाष सगम र जय गौडेलको आवाजमा हामीले बुलबुलमै सुनिसकेका छौँ यो गजल। यो गजलका सर्जक गजलकार शेखर अस्तित्व नै हुनुहुन्छ, तर हामीले पटक पटक यही गजलबाट मात्रै शेखरको परिचयलाई जोडिरहेको शेखरलाई मन पर्दैन। मैले बुलबुलमा आउनु अगाडि उहाँसँग कुराकानी गर्ने क्रममा यो थाहा पाएको छु। बुलबुलमा प्रवेश गर्नु अघि मैले उहाँसँग यही गजलको मात्र चर्चा गरिरहेको थिएँ र उहाँसँग मैले कुरा गर्दा उहाँलाई त्यति मन परेको थिएन। म यसको मन किन परेन त्यो प्रसङ्ग केही बेरमा ल्याउँछु। उहाँलाई यो गजलको केही शेरहरू गाएर सुनाउन आग्रह गर्छु। अब गाएर त के भनौँ, घाँटी एकदम यस्तो भएको छ निरन्तर कार्यक्रमहरूले गर्दा, तैपनि मैले प्रयास गर्छु अचुजी होइन। अतीतको त्यो मधुर कहानी तिमीले बिर्स्यौ मलाई थाहा छ, अतीतको त्यो मधुर कहानी तिमीले बिर्स्यौ मलाई थाहा छ सँगै सहेको त्यो घाम पानी तिमीले बिर्स्यौ मलाई थाहा छ के हजुरको मनले के भन्छ सुन्छु भनी भुसुकै निदाई हाल्थ्यौ हजुरको मनले के भन्छ सुन्छु भनी भुसुकै निदाई हाल्थ्यौ मेरो यो छाती को त्यो सिरानी तिमीले बिर्स्यौ मलाई थाहा छ र मक्ता यो गजलको कि त्यो तिम्रो प्रेमी त्यो तिम्रो रोगी त्यो तिम्रो जिद्दी त्यो तिम्रो पागल त्यो तिम्रो प्रेमी त्यो तिम्रो रोगी त्यो तिम्रो जिद्दी त्यो तिम्रो पागल त्यो तिम्रो शेखर भयो खरानी तिमीले बिर्स्यौ मलाई थाहा छ बडा मिठो गरी गाउनुभयो यद्यपि तपाईँको गलाले साथ दिइरहेको छैन आज र पनि तपाईँले सुनाउनु भयो म तपाईँसँग यो गजलबारे तपाईँलाई भेट्ने बित्तिकै मैले चर्चा उठाएको थिएँ किनभने म पनि यसको फ्यान भएको थिएँ जयजीले पनि सुनाएर जानुभएको छ सुभाषजीले पनि र धेरैको मुखमा झुन्डिएको पनि गजल हो उहाँहरूले पनि स्टेजहरूमा गाउँदाखेरि अगाडि बसेर सुन्दै गरेको मान्छेहरू रोएको पनि रेकर्ड छ भनेर यस कार्यक्रम मार्फत भन्नुभएको छ यसको कम्पोज कसले गर्यो कम्पोजिसन यसको जुन यो सुर आउँछ नि जुन यसमा ट्युनिङ छ नि यो ट्युनिङ कसको हजुर यो मेरै हो यो गजल आफ्नो यसै रूपमा जरेको हो भनौँ अथवा तपाईँ म्युजिकमा पनि म्युजिक पनि सिक्नु भएको छ कि तपाईँले आफै ट्युनिङ होइन होइन म्युजिक मैले सिकेको छैन तर मैले जेनरली के छ यस्ता आफूले लेखेका गजलहरू मैले आफैले कम्पोज पनि गर्छु अनि यो मैले भैरवमा एउटा कार्यक्रममा बुटवलमा पनि एउटा कार्यक्रममा थुप्रै ठाउँमा भनौँ काफी कार्यक्रमहरूमा यो मैले सुनाएको थिएँ यो त्यति बेलाको यो यसको एक्चुअल कम्पोजिसन आदरणीय बुलबुलिन यो गजल मार्फत हामीले उहाँलाई चिनेका छौँ उहाँले यो गजल मार्फत तपाईँलाई नेपालमा चिन्छन् भन्दाखेरि मसँग एक किसिमको आपत्ति जनाउनु भयो बुलबुलमा प्रवेश गर्नु अघि मैले उहाँसँग यही गजलको चर्चा गरिरहँदा उहाँले भन्नुभयो मलाई यो गजलले बदनाम गरिदियो म छक्क परेँ उहाँको यो अभिव्यक्ति सुनेपछि यति सुमधुर गजलले गजलकारलाई बदनाम कसरी गर्यो मलाई सोध्न मन लाग्यो शेखरजी तपाईँलाई यति लोकप्रिय गजलले बदनाम कसरी गरायो होइन बदनाम भनेको विशेष गरेर के अजित भाइ कि यो म लेखनमा अथवा कविता लेखनमा आएको जुन मेरो जुन रुचि जागृत भयो त्यो सानैदेखि दुष्यन्त कुमारको विशेष गरेर रचनाहरू पढ्दै जागृतिका प्रगतिका चेतनामूलक रचनाहरू पढ्दै अनि त्यस्तै रचनाहरू मैले लेख्न पनि मन पराउँछु पढ्न पनि अनि के भन्नु अनि मेरो पाराको भनेपछि त त्यही त्यस्तै खाले रचनाहरू मैले प्रायः जसो मन पराउँछु जसले समाजमा जागृति फैलाउने काम गर्ने होइन त्यस्ता टाइपका रचनाहरू अनि बिचबिचमा के हुन्छ भने अब सधैँभरि त मान्छेको दिमाग एउटै हुन्न कहिले काहीँ शृङ्गारको पनि लेखिहाल्छु तर यति पक्का छ कि मैले लेखेका 100 गजलमा 80 गजल 80 गजल प्रगतिका चेतनाका जागृतिका होइन एउटा समाजको जुन एकदम सर्वाधिक शोषित दलित पीडित र एकदम उपेक्षित जो मान्छे हुन्छ त्यसको लागि मेरो यहाँ अधिकांश त मैले कलमबाट होइन रचनाहरू मेरा जन्मिन्छन् त्यस्तो म विप्लवी गजल लेख्ने मान्छे मलाई चाहिँ यो शृङ्गारिक गजलले पो स्थापित गर्यो भन्ने चाहिँ तपाईँको गुनासो हो स्थापित गरेको अब ठिकै छ अब त्यो गजलको भाग्य छ त्यस्तो मैले के भन्न सक्छु होइन हजुर त्यही हो अब श्रोताहरूले बढी मन पराइदिए से अब तपाईँको प्रगतिशील गजल चाहिँ तपाईँ प्रभावित चाहिँ तपाईँ दुष्यन्त कुमारबाट हजुर, दुष्यन्त कुमारजीले माथि धेरै प्रभाव छोड्नु भएको छ। उहाँका रचनाहरूलाई मैले धेरै धेरै मन पराउँछु। अनि एक तर चाहिँ भन्नुपर्दा यस्तो केही अतिशयोक्ति नहोला कि दुष्यन्त कुमारजीको ठुलो योगदान छ मलाई यानि यस क्षेत्रमा ल्याउनको लागि। हालाकि उहाँसँग केही यस्तो छैन, तर उहाँका रचनाहरूलाई एउटा मैले प्रेरणाको रूपमा देखेको छु। हजुर, त्यसको प्रेरणा जस्तो दुष्यन्त कुमारको पुस्तकको प्रेरणाबाट तपाईँले लेख्नुभएको कुनै गजलहरू सम्झनुहुन्छ? मैले त्यति बेला हिन्दीमा लेखेका गजलहरू, त्यति बेला त्यो मेरो धेरै लोकप्रिय भएको गजल हो मेरो, हंस पत्रिकामा प्रकाशित पनि भएको थियो, सुनौ न। के भूख जब हद से गुजर जाएगी, भूख जब हद से गुजर जाएगी, तो खुद ही सड़कों पे उतर जाएगी। बंद गोदाम के तालों सुन लो, कल यहां भीड़ ठहर जाएगी। कि मेरी आवाज क्या डुबाओगे, मेरी आवाज क्या डुबाओगे, लाश बन कर भी उभर जाएगी। ये घुटन चीख में बदलने दो, यो मन भित्र का जो आपने घुटन हुन्छ त्यो घुटनलाई मन भित्र भित्र किन घुटिरहने, यो घुटनलाई चीख में परिवर्तित हुन दिनुस्। के ये घुटन चीख में बदलने दो, ये घुटन चीख में बदलने दो, खुद हवा लेके खबर जाएगी। शेर देखिएगा कि सूर्य माथे पे उगाते रहना, सूर्य बनना ले माथे का सूर्य पसीना, मेहनत करते रहना। सूर्य माथे पे उगाते रहना, तो धूप कदमों में बिखर जाएगी। और मकता है गजल का कि ये तो अस्तित्व की लड़ाई है, ये तो अस्तित्व की लड़ाई है, सिर न दोगे तो कमर जाए। यदि आज तुमने अपना सिर नहीं कटाया, तपाईले आज आफ्नो सिर कटाउने साहस गर्नु भएन भने सधैँभरिको लागि तपाईँ मात्र होइन, तपाईँका आउने पिँढीहरू पनि सधैँभरिको लागि तिनीहरूको ढाड झुकिनेछ, कम्बर झुकिरहनेछ सधैँको लागि युगौँसम्म। कि ये तो अस्तित्व की लडाई है, सिर नदोगे तो कमर जाएगी। यो चाहिँ शेखर अस्तित्वको प्रगतिशील गजल जुन चाहिँ भारतमै पनि लोकप्रिय भयो, तपाईँ बसेको एरियामा कुन कुन ठाउँमा हंस पत्रिकामा छापियो? हजुर, र के यसको केही मेमोरीहरू छ? यो हंस पत्रिका भन्नाले भारतका ठूला साहित्यकार मुन्शी प्रेमचन्दजीद्वारा स्थापित पत्रिका, धेरै पुरानो पत्रिका, अनि त्यति बेलादेखि अन्तिम अहिलेसम्म पनि मैले राजेन्द्र यादवजी त्यति बेला उहाँ सम्पादक हुनुहुन्थ्यो, अनि त्यति बेलासम्म पनि हंसमा कुनै पनि रचनाको प्रकाशित हुनु भनेको नै आफैमा एउटा त्यो थियो, होइन? त मलाई पनि धेरै खुसी लाग्यो, होइन? यो तपाईँको विप्लवी स्वभावको गजल अर्थात् तपाईँको प्रगतिशील गजल, यो हिन्दीमा, तपाईँले नेपालीमा पनि कुनै प्रगतिशील गजल मलाई लाग्छ द्वन्द्वको समयमा सुनाउनु भएको थियो र निकै लोकप्रिय पनि भएको थियो, तपाईँ सम्झनुहुन्छ? मलाई लाग्छ यो खाने देखाउने दारासँग सम्बन्धित गजल थियो त्यति बेला, त्यो त्यहाँको चन्द्रनिगापुर कार्यक्रम हुँदाखेरि, अनि त्यति बेला नेपालमा सङ्कटकाल थियो अनि साह्रै विषम परिस्थिति थियो यहाँ। तर म सुरुदेखि नै जस्तो यस्तै पाराको मान्छे, कलमले मात्र होइन स्वभाव पनि यस्तै केही छ, अरे त बस भनिहाल्ने आफ्नो मनमा लागेको कुरा भन्दिन कि अरू अरू केही छैन अनि त्यति बेलाको गजल के अनि साह्रै लोकप्रिय भएको थियो त्यति बेला साथीहरू मन पराए थिए कि खाने अनि देखाउने छुट्टा छुट्टै धारा किन खाने अनि देखाउने छुट्टा छुट्टै धारा किन तैँले बोल्दा महावाणी मैले बोल्दा नारा किन र तेरा काला जुत्ता सधैँ फुलहरू कुल्ची हिँड्ने तेरा काला जुत्ता सधैँ फुलहरू कुल्ची हिँड्ने अनि मेरै नाङ्गा खुट्टालाई काँडा र तगारा किन तैँले बोल्दा महावाणी मैले बोल्दा नारा किन नाम तेरै दाम तेरै जुन तेरै घाम तेरै नाम तेरै दाम तेरै जुन तेरै घाम तेरै तेरो मात्रै जमिनदारी अनि म कमारा किन तैँले बोल्दा महावाणी मैले बोल्दा नारा किन पसिना म चुहाउने रगत मैले बगाउने पसिना म चुहाउने रगत मैले बगाउने अंश माग्दा महल तेरो मेरो लागि कारा किन तैँले बोल्दा महावाणी मैले बोल्दा नारा किन खाने अनि देखाउने छुट्टा छुट्टै दारा किन र मक्ता छ कि अस्तित्वको लडाईँमा सङ्कल्पकै जित हुन्छ अस्तित्वको लडाईँमा सङ्कल्पकै जित हुन्छ र आँखाभरि स्वप्न बोका व्यर्थ अश्रु धारा किन तैँले बोल्दा हुन महावाणी मैले बोल्दा नारा किन बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल देखिँदैन कोही धेरै जान्नेहरू कता गाछन् देखिँदैन कोही धेरै जान्नेहरू कता गाछन् आफूलाई मात्र ठूला ठान्नेहरू कता गाछन् मेरो कुरा छोड्नु जहाँ पुग्नु थियो पुगिसके मेरो कुरा छोड्नु जहाँ पुग्नु थियो पुगिसके कुरा काट्नेहरू खुट्टा तान्नेहरू कता गाछन् आफूलाई मात्र ठूला ठान्नेहरू कता गाछन् मेरो तर्फबाट चुली निम्तो छ है सबैलाई मेरो तर्फबाट चुली निम्तो छ है सबैलाई शिशमहल बन्यो ढुङ्गा हान्नेहरू कता गाछन् आफूलाई मात्र ठूला ठान्नेहरू कता गाछन् जताततै यौन शोषण उत्पीडन र हिंसा देख्छु जताततै यौन शोषण उत्पीडन र हिंसा देख्छु खै त नारीलाई देवी मान्नेहरू कता गाछन् आफूलाई मात्र ठूला ठान्नेहरू कता गाछन् अस्तित्वमा पहिरो जाँदा कर्णालीको मुटु फुट्यो अस्तित्वमा पहिरो जाँदा कर्णालीको मुटु फुट्यो पजेरोमा चढ्दै देश धान्नेहरू कता गाछन् देखिँदैन कोही धेरै जान्नेहरू कता गाछन् आफूलाई मात्र ठूला ठान्नेहरू कता गाछन् भारतको मुम्बई रहँदै आउनुभएका शेखर अस्तित्व आजको बुलबुलका विशिष्ट अतिथि हुनुहुन्छ र आजको श्रृङ्खलालाई मैले नाम दिएको छु साहित्यको सम्बन्ध सेतु आज मात्र होइन म अब आउने शनिबारको श्रृङ्खलामा पनि शेखर अस्तित्वसँगको कुराकानी र उहाँको गजल तपाईँलाई सुनाउँछु साहित्यको सम्बन्ध सेतु श्रृङ्खलामा हामी शेखर अस्तित्वसँग कुरा गरिरहेका छौँ मैले बुलबुल सञ्चालनको दौरानमा करिब एक दशक अघि नै सुनिसकेको नाम थियो यो तर मैले सुन्दा अनेकौं किम्वदन्ती र कथाहरूसँगै जोडिएको छ शेखर अस्तित्वको नाम कसैले शेखर अस्तित्वलाई गायब पारियो भन्ने सम्बन्धका पनि तर्कहरू गरेका थिए कसैले यो धरतीमै हुनुहुन्न भन्ने सम्बन्धको पनि अनुमान लगाएका थिए र मैले ती विविध कथाहरू सुनेर आएको थिएँ र अरू पनि विभिन्न कथा किम्वदन्तीहरू जोडिन्छन् उहाँको कथामा तर धेरै पछि फेसबुकले मलाई उहाँसँग जोडिदियो र मैले उहाँसँग प्रत्यक्ष रूपमा च्याट मार्फत सोध्न सकेँ कि के भएको थियो त्यति बेला उहाँको आफ्नो परिवारमा परेको समस्याका कारण उहाँ अकस्मात नेपालबाट भारत फर्कनु परेको थियो र त्यो कुरो यहाँ उनीहरूलाई जानकारी थिएन यी विभिन्न किम्वदन्तीहरू र अड्कलबाजीहरू किन काटिए भनेर हामीले बुझ्दै जाँदा त्यति बेला बुटवलदेखि उहाँ एउटा कार्यक्रमको लागि रौतहटको चन्द्रनिगापुर पुग्नुभएको थियो र यो कार्यक्रम सुरु हुनुभन्दा अघि मैले सोद्धाखेरि उहाँ भन्नुहुन्थ्यो त्यति बेला उहाँ नेपालीमा लेख्न त सक्नुहुन्थ्यो तर बोल्न अझै कन्फिडेन्स थिएन र हिन्दीमै बोल्नुपर्ने अवस्था थियो। र त्यति बेलाको चन्द्रनिगापुरको कार्यक्रममा सहभागी केही गजलकारहरूले मलाई अहिले पनि भनेका छन् तपाईँले निकै राम्रो प्रस्तुति दिनुभएको थियो, त्यहाँ दुईवटा गजल सुनाउनु भएको थियो, हामीले यसअघि सुन्यौँ पनि एउटा गजल, खाने अनि देखाउने छुट्टा छुट्टै दारा किन, तैँले बोल्दा महाबाणी मैले बोल्दा नारा किन। सङ्कटकालको बेलामा यो गजल वाचन गर्नु मञ्चमा चढेर भनेको निकै साहसिक कार्य पनि थियो र तपाईँले अर्को गजल पनि त्यहाँ सुनाउनु भएको थियो अरे हजुर र हिन्दीमा बोल्नु भएको थियो भनेर चाहिँ तपाईँ आफैले भन्दै हुनुहुन्थ्यो, त्यो बारेमा केही संस्मरण ल्याउनुहुन्छ? हजुर, त्यहाँ कुरो के थियो भने मैले नेपालीमा लेख्न त सुरु गरिसकेका थिएँ तर बोल्दाखेरि मेरो ल्याङ्ग्वेजमा अहिले पनि त्यस्तै खासै त्यति फ्लो थिएन, बोल्दाखेरि कसरी बोल्ने के अनि त्यति बेला जहाँसम्म चन्द्रनिगापुरको कार्यक्रमको कुरा हो त्यति बेला त मैले एकदम राम्रोसँग बोल्न जानेकै थिएन अनि मैले प्रायः जसो कुरा गर्दाखेरि मैले हिन्दीमा नै कुरा गर्थेँ, रचनाहरू एकदम आफ्नो मात्र गजलहरू नेपालीमा पढ्थेँ बाँकी अन्य, अनि त्यति बेला मञ्चबाट मलाई आमन्त्रित गर्ने बेलामा अनि जतिखेर म गएँ रचना वाचनको लागि मञ्चमा पुगेँ अनि मैले मलाई राम्रोसँग थाहा छ मैले हिन्दीमा त्यहाँका समस्त श्रोताहरूलाई प्रिय चन्द्र निगापुरवासी मेरो भाइ बहनो होइन यस तरह से कह करके अन्य सभी को मैंने संबोधित किया था और मैं अब आपके बीच में एक गजल पेश करने जा रहा हूँ जुन चाहिँ त्यति बेला तपाईले वाचन गर्नुभएको थियो हजुर यसरी भन्नुभएको थियो यसरी भन्ने थे अनि त्यसपछि यो गजल मैले पढे थे अनि उहाँले एकछिनको लागि त्यहाँको मान्छेहरूलाई यस्तो लाग्यो अरे अरे हिन्दी बोल्ने मान्छे बिचरालाई बेकारै दुःख दिएका अब यसले अनि त्यो गजल पढेर म जतिखेर आएर आफ्नो ठाउँमा बसेँ अनि त्यो प्रोग्रामदेखि त्यो प्रोग्रामपछि नै शेखर अस्तित्व भनेर मेरो एउटा पहिचान छुट्टै बन्यो, त्यो पहिचान दिन सफल एउटा गजल त यो भयो जुन हामीले सुन्यौँ होइन दारा र नारावाला हजुर, अर्को गजल कुन थियो तपाईँले? यो दुइटै गजल त्यति बेला सङ्कटकालको बेलामा अत्यन्त लोकप्रिय भएका गजलहरू हुन्, त्यसै भित्रको यो मेरो दोस्रो गजल जुन मैले त्यहाँ पनि यस्तै गाएर प्रस्तुत गरेको थिएँ। अब छोड़ त्यो आकाश र पाताल को कुरा, अब छोड़ त्यो आकाश र पाताल को कुरा, अब छोड़ त्यो आकाश र पाताल को कुरा, आऊ मिलेर आज गरौ हाल को कुरा, दुनिया का कुरा भोलि पर्सी गर्दै गरौँला, दुनिया का कुरा भोलि पर्सी गर्दै गरौँला, सबभन्दा पहिले गर्नु छ नेपालको कुरा। अनि नेपालको कुरा किन गर्नु त सबभन्दा पहिले किन आवश्यक छ? किनभने कि चिसो सलाई जस्तो आज देश भइसक्यो, तत्कालीन परिस्थिति संकटकालको बेला थियो, चिसो सलाई जस्तो आज देश भइसक्यो, चिसो सलाई जस्तो आज देश भइसक्यो, काँटीहरूले बिर्से बल्ने खालको कुरा। र यो पनि यथार्थ हो कि कुल्चे र फूल काँडा भनी गर्छौ प्रमाणित, यो त्यति बेलाको यथार्थ हो, कुल्चे र फूल काँडा भनी गर्छौ प्रमाणित, कुल्चे र फूल काँडा भनी गर्छौ प्रमाणित, कसले पत्याउला र हावा तालको कुरा। र यो शेर हेर्नु होला कि आँगन कझार पात उडाउने छ एक दिन, आँगन का झारपात उडाउने छ एक दिन, ए हुरीले कहाँ सुन्छ र पर्खालको कुरा। र अन्तिम शेर छ गजलको, छ लक्ष्य मेरो पाउमा मुठीमा प्राण छ, छ लक्ष्य मेरो पाउमा मुठीमा प्राण छ, मसँग के घर छौ र जाबु कालको कुरा, अब छोड त्यो आकाश र पातालको कुरा, आऊ मिलेर आज गरौ हालको कुरा। शेखर अस्तित्वको गायन सुन्दैछौँ हामी, तपाईँले आवाजकै फरक पाइरहनु भएको छ होला, मैले फेरि पनि बताऊँ फरक टेम्परेचरका कारण पनि हुनसक्छ र उहाँ लामो समयदेखि नेपाल प्रवेश गरिसक्नुभएकै लामो समय भयो र विभिन्न कार्यक्रमहरूमा गायन तथा वाचन गर्दै आउनुभएको छ मफसलमा र अहिले राजधानी आइपुग्नु भएको बेला छ. हामी बुलबुल मार्फत उहाँसँग कुराकानी गरिरहेका छौँ. गला केही बसेको अवस्था छ. म अब यो गायन र प्रश्नोत्तरको सिलसिलामै तपाईँलाई जोड्छु तपाईँको पारिवारिकतासँग. तपाईँको पारिवारिक पृष्ठभूमि चाहिँ कस्तो हो? तपाईँ जन्मिनुभएको गाउँ भारतको कुन प्रदेशमा हो? मध्य प्रदेशको बालाघाट भन्ने सहर हो. को को हुनुहुन्थ्यो परिवारमा? को को हुनुहुन्छ परिवारमा? अहिले त अब बुवा आमा बित्नुभयो होइन. अब ठुल दाई हुनुहुन्छ, म भन्दा ठुली दुई दिदीहरू, चौथो नम्बर मेरो, अनि म भन्दा दुई कान्छा भाइहरू छ. को को के गर्नुहुन्छ? उहाँहरूको पनि साहित्यिक क्षेत्रमा रुचि छ कि कुन कुन पेसामा सम्बन्धित हुनुहुन्छ? हजुर, हुन त अब हातमुख जोड्ने बाटो अर्कै भए पनि मेरो फ्यामिलीमा लगभग सबैजना दाजुभाइहरूमा कलाप्रेमी चाहिँ हामीले भन्न सक्छौँ. ठुलदाईको इन्ट्रेस्ट थियो एक्टिङमा नै, तर उहाँ अहिले आफ्नो अब जिम्मेवारीले गर्दा उहाँ आफ्नो सानोतिनो बिजनेस गर्नुहुन्छ. फेरि म भएँ, म त अब एकदम यस्तै भएँ, कागज कालो गर्ने मान्छे. म भन्दा कान्छो भाइ छ, त्यो अल इन्डिया रेडियोमा प्रोग्राम चलाउनुहुन्छ उहाँले. अनि सबैभन्दा कान्छो भाइ जो हुनुहुन्छ उहाँ अहिले आर्टिस्ट हुनुहुन्छ, थिएटरको राम्रो आर्टिस्ट हुनुहुन्छ, एक्टिङ नै गर्नुहुन्छ. हजुर. अनि तपाईँ चाहिँ साहित्यमा लाग्नुभयो? साहित्य त के भन्नु, मैले आफूलाई कागज कालो गर्ने मान्छे भन्छु बस होइन. पढाइ कहाँसम्म गर्नुभयो? पढाइ मेरो निरन्तर यदि भन्यो भने म आठवीं क्लाससम्म स्कुलमा गएको. किन? घरमा पारिवारिक कारणले केही अप्ठ्यारोले गर्दा पढ्न पाउनु भएन कि के चिजले गर्दा? होइन होइन, त्यस्तो होइन हजुर. मेरो परिवारमा सबैभन्दा अशिक्षित भनौँ या निरक्षरै जस्तो भनौँ, मेरो परिवारमा मेरो बुवा आमा त्यति बेलाका ग्रेजुएट गरेका मान्छे होइन. मेरो घरमा सबैजना एकदम राम्रो सुशिक्षित, ठुलदाईहरू दिदीहरू, मेरो सबैभन्दा छोटो कान्छो भाइ पनि एमफिल गरिसकेको अनि अहिले पिएचडीको तयारी गर्दैछ. त सबैजना मेरो घरमा एकदम राम्रो पढ्ने मान्छे, कुशाग्र बुद्धि भनौँ होइन, एकदम ब्रिलियन्ट. म मात्रै यस्तो छु, के छ सानैदेखि खासै त्यति थिएन. बस यस्तो सोच्नुहोस् कि त्यति रुचि हुँदा हुँदै पनि त्यति समय दिन सकेन, अलिकति खालको मैले आजसम्म आफैलाई बुझ्न सकेको छैन राम्रोसँग भन्दा. अनि पेन्टिङमा इन्ट्रेस्ट गर्नुभयो कि क्या तपाईँ? हजुर, म पाँचै क्लासमा हुँदाखेरि के थियो, मेरो स्कुलकै साइडमा, स्कुलभन्दा अलि पर एउटा आर्ट पसल थियो कि, अनि एउटा बालसुलभ जिज्ञासा हुन्छ नि, यहाँ कति राम्रा तस्विरहरू, कस्तो मस्त लेख्छ मान्छेले भन्ने होइन, एउटा त्यो बालसुलभ जुन प्रवृत्ति हुन्छ त्यो स्वभावले गर्दा. अनि मैले के गर्थेँ, त्यहाँ स्कुल जानुभन्दा एक घन्टा ट्याक्कै अगाडि म घरबाट निस्किन्थेँ होइन. यस्तो टाइममा जस्तो अब 11 बजेदेखि स्कुल छ भने म 10 बजेसम्म पुग्ने गरी हिँडिहाल्थेँ घरबाट, अनि त्यहाँ गएर चुप्प लाएर बस्थेँ त्यो पसलमा. अनि त्यसरी नै स्कुलको छुट्टी भएपछि पनि फेरि एक घन्टा त्यही पसलमा बाहिरै यसो बसेर हेर्ने गर्थेँ एकदम ध्यानसँग. अनि गर्दा गर्दै उहाँले चाहिँ बिस्तारै बिस्तारै हेर्नुभयो, उहाँको चाहिँ पसलको चाहिँ साहु हुनुहुन्थ्यो, अनि यो केटो सधैँ आएर बस्छ किन होला यस्तो यस्तो के सोच्नुभयो उहाँले कुनै. अनि बिस्तारै उहाँले मलाई सानोतिनो काम भन्न सुरु गरिदिनु भयो कि, ए बाबु अलि त्यो गरिदेऊ त बेटा, यस्तो अलिकता त्यही ल्याउँदै त यो गरिदेऊ त है. अनि गर्दा गर्दै त उहाँसँग मेरो बोलचाल सुरु भयो, अनि त उहाँले मलाई सानोतिनो काम पनि भन्न सुरु गर्नुभयो. पेन्टिङ सम्बन्धी जस्तो मोटरसाइकलको यसको उसको नेम प्लेट आउँछ होइन कहिलेकाहीँ, अनि बेटा अलि यसमा कलर लगाइदेऊ त, यस्तो गरिदेऊ त, गर्दा गर्दै अनि मेरो इन्ट्रेस्ट बढ्यो. अनि मैले फेरि ट्राई गर्न सुरु गरेँ, गर्दा गर्दै हात पनि एकदम साफ भयो राइटिङमा, अनि गर्न लागेँ. अनि एउटा मजाको कुरो के त्यो भन्थ्यो, त्यति बेला स्कुल जाँदाखेरि आमाले 25 पैसा पकेट मनी भनेर दिनुहुन्थ्यो, धेरै हुन्थ्यो त्यति बेला. अनि गर्दा गर्दै त त्यति बेलासम्म आफ्नो त्यो पेन्टिङमा म यति अगाडि बढिसकेको थिएँ, 2-4 महिनाभित्र नै कि मैले बिहानको त्यो 1 घन्टाको एक्स्ट्रा टाइम अनि स्कुल छुट्टी भएपछिको 1 घन्टाको एक्स्ट्रा टाइम गर्दा गर्दै जस्तो 2 घन्टाको एक्स्ट्रा टाइममा मैले 20-25 रुपियाँ कमाउन थालेँ कि. अनि 25 पैसा पकेट मनी मिल्ने जमानामा त्यो बेलामा 20-25 रुपियाँ कमाइसकेपछि त पैसाको लोभ भयो बढी र अनि उता स्कुल जान काम गर्नु. लोभ त नभनौ, त्यसलाई लोभ मैले भन्दिनँ, तपाईँको सोख त्यसमा बस्नु. भित्र के छ, म सानैदेखि यसलाई मैले भन्छु कि एउटा कलाप्रतिको म भित्र एउटा सानैदेखि आकर्षण, त्यसले गर्दा तपाईँलाई त. अनि दोस्रो कुरा के, एउटा मेरो घुमन्ते बानी, मसँग अरू केही नभए पनि एउटा एटलस चाहिँ एनी टाइम रहने कि संसारका यस्ता देशहरू यो देख्ने हिमाल पहाड तराई दुनियाँ यस्तो अनि म त्यहाँ गएको भए कति राम्रो हुन्थ्यो होला एउटा त्यो एउटा पर्यटक यसो घुमन्ते जुन मुड चले कि घुम्दिहाल्यो एकदम पन्जारा टाइपको जीवन त्यसै सिलसिलामा आइपुग्नु भएको थियो क्या नेपाल पहिलोचोटि पेजर भएर आउँदा हजुर हजुर बिल्कुल बिल्कुल के थियो भने त्यति बेला मैले काम सुरु गरेँ तपाईँलाई भने नि अनि काम गर्दा गर्दै फेरि स्कुलको छुट्टी भयो भन्नाले दुई महिनाको जुन गर्मीको छुट्टी लाग्छ अनि त्यति बेलामा फेरि उहाँले मलाई सानो सानो आउटडोरको काम पनि दिनु सुरु गर्नुभयो के बेटा यहाँ जरासा 20 किलोमिटर 10 किलोमिटर टाढा कुनै सहर छ भने जाऊ त बेटा उहाँ पनि थोडा एकर्के आज यस्तो गर्दा गर्दै अनि म जानु थालेँ कन्फिडेन्स बढ्यो मान्छेहरूसँग क्षेत्र बढ्दै गर्दा गर्दै म गोरखपुरसम्म आएँ काम गर्ने सिलसिलामा अनि फेरि मैले सोचेँ ओहो म त गोरखपुर आएँ नेपाल त एकदम नजिकै छ यहाँबाट जानुपर्छ एकचोटि त भनेर त्यहाँ गोरखपुरको मेरो त्यो पेन्टर साथीलाई मैले भने हिन्दीमा उहाँलाई भने मैले भने दादा आपका कोही जान पहिचानका आफ्ना दोस्त नै क्या नेपालमा पेन्टर होइन यार होइन त उहाँले मलाई यहाँका साथीहरूको आफ्नो होइन पेन्टिङ लाइनका साथीहरूको त्यो दिनुभयो परिचय अनि फेरि म तिनीहरूको नाम एड्रेस लिएर अनि फेरि नेपाल आएँ नेपाल आएपछि काम सुरु गरेँ त्यति बेला काठमाडौँ आउनुभएको त्यति बेला थियो हजुर त्यति बेला म त्यति बेला नै आएको पहिला भैरवा आएँ अनि भैरवाबाट फेरि नेपाल काठमाडौँ हजुर कुन्नी कहिले के होला डर छ साथी कुन्नी कहिले के होला डर छ साथी तिम्रै बस्तीमा मेरो घर छ साथी मूर्ति पुज्ने हातहरूलाई के थाहा मूर्ति पुज्ने हातहरूलाई के थाहा ढुङ्गा फोर्ने हातमा ईश्वर छ साथी तिम्रै बस्तीमा मेरो घर छ साथी अरबको रेगिस्तानमा गोरु जोत्दैछन् अरबको रेगिस्तानमा गोरु जोत्दैछन् खेतसरी यो देशनी बन्जर छ साथी तिम्रै बस्तीमा मेरो घर छ साथी कृष्णवीरले भन्छ जम्मै उस्तै छन् कृष्णवीरले भन्छ जम्मै उस्तै छन् ढुङ्गा माटो कसको के भर छ साथी तिम्रै बस्तीमा मेरो घर छ साथी भूपीको एस्ट्रेमा अब आगो छैन भूपी शेरचन हजुर भूपीको एस्ट्रेमा अब आगो छैन ठुटाहरूको लामो लस्कर छ साथी तिम्रै बस्तीमा मेरो घर छ साथी पानी बनेर हेर मलाई चिन्नेछौ पानी बनेर हेर मलाई चिन्नेछौ हिउँ र बाफमा धेरै अन्तर छ साथी तिम्रै बस्तीमा मेरो घर छ साथी चार भन्ज्याङ्गे फ्रेमका तस्विर नदेखाऊ चार भन्ज्याङ्गे फ्रेमका तस्विर नदेखाऊ बुटवलमा त जिउँदै शेखर छ साथी कुन्नी कहिले के होला डर छ साथी तिम्रै बस्तीमा मेरो घर छ साथी यो शेखर अस्तित्वको गजल मैले तपाईँलाई वाचन गरेर सुनाएँ उहाँ यस किसिमका गजलहरू लेख्नुहुन्छ यी मात्र होइन विभिन्न किसिमका गजलहरू लेख्नुहुन्छ र साथमा मुक्तक पनि लेख्नुहुन्छ मैले एउटा मुक्तक उहाँको सुन्न रहर गरेँ शेखरजी तपाईँले मञ्चहरूमा विभिन्न मुक्तकहरू पनि सुनाउनुहुन्छ अरे भन्ने सुनेको छु एउटा मुक्तक सुनाउनुहोस् न हामीलाई अहिले कपिल वस्तु शाक्य वंश लुम्बिनीको ध्यान छैन कपिल वस्तु शाक्य वंश लुम्बिनीको ध्यान छैन र किन विश्व शान्ति अग्रदूतको पहिचान छैन र जसले भन्छ बुद्ध जन्मभूमि नेपाल होइन भने म ठोकेर भन्छु उसलाई इतिहासको ज्ञान छैन म ठोकेर भन्छु उसलाई इतिहासको ज्ञान छैन निकै गरमागरम विषयमाथि तपाईँले लेख्नुभएको मुक्तक रहेछ यसलाई मलाई दोहोऱ्याउनु मन लाग्यो कपिल वस्तु शाक्य वंश लुम्बिनीको ध्यान छैन कपिल वस्तु शाक्य वंश लुम्बिनीको ध्यान छैन किन विश्व शान्ति अग्रदूतको पहिचान छैन जसले भन्छ बुद्ध जन्मभूमि नेपाल होइन भने जसले भन्छ बुद्ध जन्मभूमि नेपाल होइन भने म ठोकेर भन्छु उसलाई इतिहासको ज्ञान छैन कपिल वस्तु शाक्य वंश लुम्बिनीको ध्यान छैन किन विश्व शान्ति अग्रदूतको पहिचान छैन यो मुक्तकले धेरै कुरा बोलेको छ हिजो आज उठ्ने गरेका यता कदा विवादका प्रसङ्गहरूलाई पनि यसले पूर्ति गरिदिन्छ भन्ने मैले अनुमान गरेको छु शेखरजी अब हामीसँग आजको कार्यक्रमको लागि थोरै समय छ म एउटा तपाईँको गायन सुन्न सुनाउन पनि रुचि गर्छु कुन गाएर सुनाउनुहुन्छ तपाईँ अब एउटा गजल मैले बुलबुलका श्रोताहरूको लागि खोसिँदैछ त्यो तिम्रो भाग्यको आकाश पनि खोसिँदैछ त्यो तिम्रो भाग्यको आकाश पनि तपाईँको प्रगतिशील गजलमै पर्छ यो हजुर हजुर सुनाउनुहोस् खोसिँदैछ त्यो तिम्रो भाग्यको आकाश पनि खोसिँदैछ त्यो तिम्रो भाग्यको आकाश पनि छैन तिमीलाई अझैसम्म यो आभास पनि नसामा उमुलिरहने रगत हिउँ बन्यो क्यारे नसामा उमुलिरहने रगत हिउँ बन्यो क्यारे यस्तो चिसो हुँदैन कहिले कुनै लासु पनि, यस्तो चिसो हुँदैन कहिले कुनै लासु पनि, र भिख मागेर टाँसे जस्तो छ तिम्रो हाँसो, भिख मागेर टाँसे जस्तो छ तिम्रो हाँसो, यहाँ त शोक सभा जस्तो छ उल्लास पनि, यहाँ त शोक सभा जस्तो छ उल्लास पनि, र यथार्थ सङ्ग यदि खोस्ने आँट छैन भने, यथार्थ सङ्ग यदि खोस्ने आँट छैन भने, स्वप्न झैँ हुन्छ गाँस बाँस र कपास पनि। र गजलको अन्तिम शेर हो कि मात्र खुट्टाले सगर माथा चढ्न मिल्दैन, मात्र खुट्टाले सगर माथा चढ्न मिल्दैन, शिखरमा पुग्नलाई चाहिन्छ विश्वास पनि, खोसिँदैछ त्यो तिम्रो भाग्यको आकाश पनि, छैन तिमीलाई अझैसम्म यो आभास पनि। बडा मिठो गजल गायन, त्यसै गरी मुक्तक वाचन र कुराकानी गर्दा गर्दै आज बुधबारको बुलबुलको समय सकिसकेको छ। साहित्यको सम्बन्ध सेतु मैले आजको श्रृङ्खलालाई नाम दिएको छु। शेखर अस्तित्वसँगको कार्यक्रम हामी शनिबार पनि लिएर आउनेछौँ। साहित्यको सम्बन्ध सेतुको अर्को श्रृङ्खला रहनेछ। जाँदा जाँदै आजको कार्यक्रम सुनिरहनेहरूले तपाईँलाई सम्पर्क गर्न चाहनुभयो भने तपाईँको मुम्बईमा रहँदाखेरिको नम्बर कति हुन्छ? त्यहाँको मेरो भारतको नम्बर हो, पहिला त कन्ट्री कोड भयो +91, त्यसपछि 88984814462। यो नम्बरमा तपाईँलाई सम्पर्क गर्न सक्नुहुन्छ। हवस् शेखरजी, हामी शनिबार फेरि भेटघाट गर्छौँ। आजको कार्यक्रमबाट बिदा हुँदैछौँ। जाँदा जाँदै उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल शेखर अस्तित्वको यो गजल वाचन गर्दै शुभरात्रि भन्छौँ। आकाशमा सूर्य चर्को घाम हावा मन्दै थियो, आकाशमा सूर्य चर्को घाम हावा मन्दै थियो, एउटा बुढो मान्छे रुँदा रुँदै खेत खन्दै थियो, निधारमा चिन्ता नाङ्गा खुट्टा आँखाभरि आँसु, निधारमा चिन्ता नाङ्गा खुट्टा आँखाभरि आँसु, नाम सोद्धाखेरि आधा लोकतन्त्र भन्दै थियो, एउटा बुढो मान्छे रुँदा रुँदै खेत खन्दै थियो, जन्मेदेखि अहिलेसम्म गुलाम भएको छैन बाबु, जन्मेदेखि अहिलेसम्म गुलाम भएको छैन बाबु, भन्दाखेरि उसको स्वाभिमानी शिर बुलन्दै थियो, एउटा बुढो मान्छे रुँदा रुँदै खेत खन्दै थियो, भन्थ्यो लक्ष्य प्राप्त गर्ने संविधान बन्ने बाटो, भन्थ्यो लक्ष्य प्राप्त गर्ने संविधान बन्ने बाटो, अहिलेसम्म बन्या छैन उहिलेदेखि बन्दै थियो, एउटा बुढो मान्छे रुँदा रुँदै खेत खन्दै थियो, कसले चित्त दुखायो त बाबा मैले सोद्धाखेरि, कसले चित्त दुखायो त बाबा मैले सोद्धाखेरि, टोलाउँदै सब नेताहरूको नै नाउँ गन्दै थियो, आकाशमा सूर्य चर्को घाम हावा मन्दै थियो, एउटा बुढो मान्छे रुँदा रुँदै खेत खन्दै थियो। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।